نحمده ونصلي على رسوله الكريم. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. اليوم أكملت لكم دينكم وأتممت عليكم نعمتي ورضيت لكم الإسلام دينا. صدق الله العظيم. من أبيك جمع والی مسجد میں اسی آیت کی تلاوت کی تھی، مگر اس کے متعلق کوئی بیان تازہ نہیں کر سکا تھا. چند باتیں عرض کرنی ہیں تاکہ اپنے دین کی وقعت ہم کو ہو، اپنے دین کی عظمت ہم کو ہو. یہ ہم کو اللہ تعالیٰ نے کتنا بڑا دین دیا، کتنے بڑے دین سے ہم کو سرفراز فرمایا. ایسا دین کہ انبیاء علیہ الصلوۃ والسلام کو بھی رشک ہوا، کون نبی ہے جس کو اتنا بڑا دین دیا جا رہا ہے. لیکن میرے دوست و بزرگوں، ہم لوگوں کو ان باتوں سے چونکہ زیادہ مناسبت نہیں ہے، اس کی فکر بھی نہیں ہوتی ہم کو کیسا دین دیا گیا ہے، کیسی عظیم چیز سے ہم مشرف ہوئے ہیں. اس کا جتنا استحضار ہوگا اتنی اس چیز کی قدر ہوگی. کیونکہ اس کا استحضار نہیں کہ ہم کو کتنا بار دین دیا گیا ہے، اس وجہ سے اس دین کی قدر نہیں. جو چاہے اس میں شک پیدا کر دے، چاہے جو چاہے اس میں کوئی کمی دکھلا دے. لا علمی کی وجہ سے ہم سب چیز کو گواہ کر رہا ہے. آج پوری دنیا کے لوگ دین کے نقائص کو بیان کرنے پر تلے ہوئے ہیں. ہمارے بہت سے لوگ اس سے متاثر بھی ہو جاتے ہیں. افسوس کی بات یہ ہے، بہت سے پڑھے لکھے لوگ اس دین سے متاثر بھی ہو جاتے ہیں. اللہ تعالیٰ ہم سب کو اپنے دین کی معرفت ایسے فرمائے. جب معرفت ہوگی تبھی قدر ہوگی. کیا اللہ تعالیٰ نے فرمایا، الیوم اکملت لکم دینکم. جب یہ آیت جاری ہوئی، یہود نے کہا کہ اگر ہمارے مذہب میں یہ آیت جاری ہوتی ہم تو ہم عید مناتے ہیں. کہا ہم بھی عید مناتے ہیں، جمعہ کی عید ہے، تمام عید ہی عید ہے. اللہ تعالیٰ نے اس دین کو دے کر ہمارے قدر مند کو بڑھا دیا، کامل کتاب دیا، کامل نبی دیا. ذالک الکتاب لا ریب فیہ. الحمدللہ یہاں آیا ہو جب سے سنا ہے کہ بہت سی بچیاں ہی سے قرآن کر رہی ہیں، بہت بڑی بات ہے. حفظ قرآن کی ذرا توجہ ہونا یہ بھی ایمان کی بات ہے. جیسے مسجد کی تعمیر ایمان والے کرتے ہیں، اس طرح میں سمجھتا ہوں اس زمان میں جو حضرات اپنے بچوں کو حفظ قرآن کی طرف لاتے ہیں، بچیوں کو بھی لاتے ہیں، یہ ان کے ایمان کی دلیل ہے. ایمان ایک کام کی دلیل ہے. ظاہر کتاب لا ریب فیہ، ایسی کتاب ہے جن میں کوئی شک و شبہ نہیں ہے. اگر کوئی شک و شبہ کرتا ہے کہ اس کے دماغ کا خلل ہے، اس کے اندر نقصان ہے، کمی ہے، ظاہر کر کتاب لا ریب فیہ. کوئی دعا نہیں کر سکتا کہ ہماری کتاب میں کوئی شک و شبہ نہیں ہے، صرف خدا ہی دعا کر سکتا ہے. پہلے نظریات بدلا کرتے تھے، سو سال بعد نظریات بدل جاتے تھے، کسی نے کہا دس سال بعد بدل جاتے. میں کہتا اب تو روز ہی بدلتا ہے، روز بدلتا ہے. یہ قرآن کا نظریہ کوئی بدل نہیں سکتا. نہ بدلے گا کیا مطلب، اس کا نظریہ ایسی باقی رہے گا. یہ قرآن معجزہ ہے نبی اکرم صلی اللہ علیہ وسلم کا. इनमें कोई तब्दीली नहीं आ सकती। मैं गया इधर नानवता माला रखते शायद हजरत बाला मोहम्मद काशी साहब रहमतुल्लाह अलैह की मस्जिद में बयान हुआ था। और हमारे देवबंद थे मूसा अलैहि सलाम जो मुर्गा बहस जानती असा यदि बदलियों की रोशन चाहे मौजा है यह नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का मौजा मैंने बताया कि एक जादूगर का इंतकाल हुआ। लड़कों ने जाके कहा कि अब्बा अब तो आप उस दौर उस मैदान में पहुंच चुके हैं उस आलम में पहुंच चुके हैं अब आप बताइए कि मूसा अलैहिस्सलाम है क्या। माम रूप समझाने में खातिम है सवाल है मिसालों के जरिए से हकायक को पहचानना माँ मसीह मसीह रुकू बहुत ज्यादा महारत कहा कि अब्बा अब बतलाइए आप उस आलम में पहुंच चुके हैं जहां हकायक से मुंकशिफ हो चुके हैं अब आप बताइए कि मूसा है कौन नबी है कि नबी है। कहा देखो बेटे अगर उनके मौजूदा ऐसा को जो चोरी कर लो अपने कब्जे में कर लो तो समझो क्यों कुछ है हमें जैसी लोग अगर न चोरी कर सके तो समझ लो कि नबी सही बात बताया। ये क्या मुश्किल है इस मौके में थे कि कभी काफी हो तो चोरी कर लिए जंगल में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम नबी मूसा अलैहि सलाम इस तरह फरमा रहे थे सो रहे थे आपका मौजूदा असा था उसको अपने सिखाने का दिया इन वर्ग का अच्छा मौका है इसको पालन में कर लिया जाए। जो आप चलो दोनों लड़के गए करीब गए जब तुझे असा बन के दौड़ाया वसन अजहा बन के दौड़ाया उस असा ने तौबा किया बारह उनका हाथ से जो हुआ अब मौलाना रूम फरमाते हैं कि नबी की मूसा अलैहि सलातो सलाम सो रहे थे मतलब उनका मौजूदा जग रहा था। मूसा अलैहि सलातो सलाम सो रहे थे मगर उनका मौजूदा जा रहा था। इसी तरीके से नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम गुंबद खजरा में इस तरह फरमा रहे हैं आपका मौजूदा कुरान जाग रहा है पुराने पाक जा रहा है उसके अंदर वही तासीर है उसके अंदर वही बरकत है जो पहले थे खत्म नहीं होगा जो कदीम है जात के अखबार से उसके अंदर कमी आ सकती है वो तो जदीद चीजें किसमें आएगी जो खुद वो खाई हो वो तो बाकी है कलाम नफसी उसमें कोई तब्दीली नहीं। मैं गया सरासर में हज के लिए गए थे इलाहाबाद के लोग बहुत से लोग थे वहां कहा मारा कुछ छोटे लोग थे कहा जाता है कि हज आसमान में ये है मूल जगह पर ये है हम खुद को नजर नहीं आता। मैं तुम्हारी इस तैदाद फना हो चुकी है क्या तुमको नजर आएगा काबा में वही तासीर है काबा हरदम तजली भी फजूल काबा रहा हरदम तजली भी फलूर ईद अखलासात इब्राहिम बूट काबा की तजली तो बह रही है तुमको नहीं नजर आई है अपने नजर की इसला कर नजर की इसला दोस्तों हजर असरत में भी तासीर है। हजरत उमर कहते हैं कि अगर मुझे चुनते हुए हुजूर सल्लल्लाहु अलैहि वसल्लम को न देखता तो कभी नहीं चुनता तुम हजर हो। हजरत अली फरमाते हैं कि मुझे मंजर तासीर नजर आती है उनको तो नजर नहीं आ रही थी और ये हजरत अली को नजर आ रही थी क्या बात उन्होंने लिखा है कि हजरत उमर मकाम नबूवत से बोल रहे थे और हजरत अली मकाम वलायत से बोल रहे थे वलायत वलायत ये सब चीज में शादी है नबूवत में नहीं है मूसा इस्लाम में कोई कैसे शादी है सैयद इस्लाम के लिए चीज आई नबी थे मूसा इस्लाम कह रहे उन पैगंबर थे और सैयद इस्लाम वली थे नबी होना भी शादी नहीं लेकिन किसी किसी तरह मासूम की दादी हुई तो हजरत उमर की तनकीद नहीं है बल्कि वो शायद नबूवत से बोल रहे थे और हजरत अली करामात थे اشارے بلائے سے بول رہے تھے یہ دو اشارہ بڑا انہوں نے کہا زیادہ تھا بالکل نظر نہیں آتا. ہم نے کہا اپنی اصلاح کرو عقیدہ دور کرو ان شاء اللہ سب کچھ نظر آئے آئے اس کے اندر. ہم لوگ بیٹھے تھے حرم میں, بہت سے علماء مشائخ تھے دوسرے ملکوں کے تھے, تو ہمارے چشمے میں کچھ گھر لوگوں کا رہ گئے. کعبہ کا جو پڑتا دکھائی نہیں پڑا تھا صاف صاف, ایک صاف نہیں کتاب صاف نہیں دکھائی پڑے بہت چیز ہے, تو ہم نے اس کو صاف کیا ہے صاف کر کے دیکھا تو بھلا سے کعبہ نظر آنے لگا صاف. علماء تھے پڑے, میں نے ہمت کر لی کہا دیکھیے گلاب کے کعبہ صاف نظر نہیں آ رہا تھا, جب اس چشمے کے گرد و غبار کو دور کیا تو صاف نظر آنے لگا. میرے دوست بزرگوں اگر اس دل پر جو پردے ہیں اگر اس کو دور کریں تو کعبہ کی تجلیات جو اندر ہے وہ نظر آنے لگتی ہے. کمی ہماری کمی, اللہ ہم سب لوگوں کی اس سے مناسبت پیدا کرے. ہم نے صرف ظاہر دیے کو لے کر کے سمجھیے کہ سب کچھ حاصل ہو گئے, نہیں آگے بڑھو, راستہ بہت طویل ہے اور بہت ہی پلو سے پل مشکل بھی ہے پلو بھی ہے. الہ آباد کے سفر یہاں تک پور تکلف بھی ہے پلو بھی ہے, اور اگر جس کو نہ ملے ریزرویشن وغیرہ نہیں ملا تو اس کے پل مشکل بھی ہے کہ نہیں, کھڑے کھڑے لوگ آتے ہیں. اس لیے تو اللہ کے دے کوشش کرو تاکہ اس پردے کو اس آگ کے گرد و غبار کو دور کرنے سے ہم دیکھ سکتے ہیں. اگر دل کے پردے کو دیکھو تجلیات نظر آتی ہے, ہمارے بزرگوں کے نظر آتی ہے, کعبہ کی تجلیات معمولی تجلیات نہیں ہے. دوستوں اللہ سب لوگوں کو باطنی دولتوں سے باطنی ملکات سے مشرف فرمایا اور درست جب کرتا ہے تو اللہ دے بھی دیتے ہیں. لکھا ہے محدود عربی تفصیل دے گئے کہاں لکھا ہے کعبہ منفصل ہو گیا, منفصل مانے کشادہ ہو گیا, بہت قریب اس کی کشادگی ہو گئی. جب حضرت محمد عربی نے کتنے طیبہ پڑھا تھا یا حمد اللہ محمد رسول کا منفصل ہو گیا, تب خلی اسود نے کہا کہ میں اس کو ضبط کرتا ہوں کہ ہمارے تم کو پیش کروں گا. یہ کرنا ہے ہمارے دوست اللہ تعالیٰ نے اس دین عظیم کو ہم کو دیا ہے. مت کر رکھو دیکھ رکھو, اس میں ظاہر بھی کمال ہے اور باطنی بھی کمال ہے. یہ کمال ایسا کمال ہے جن کو کسی نہ نبی کو کمال ملا نہ کسی دین کو ملا. دوست آتا ہے سب لوگوں نے پڑھا مشکا کے ہیں کہ کافی نے کہا بھولے بھالے مسلمانوں سے کہا کہ تمہارا نبی وہ ہے کہ آپ دس لے تو مجھے سکھاتا ہے اس طرح آپ دس کرو اس طرح نہ دو یہ دو. انہوں نے کہا بھائی عمدہ بات کہی میرے دوست بزرگ تھے کیونکہ دین کو سمجھے ہوئے تھے, ہم وہ کیسے دین حضرت عمر نہیں تھے معمولی آرانی لوگ تھے. انہوں نے کہا یہ تو دین کے کمال کی بات ہے, لیکن جواب کرنا دیا ہے اس کمال اس جواب کرنا ادا اس روبل حکیم جو ہم پر تنگ کیا تھا ہم نے اس کو گھر کو اس پر رکھ دیا. نبی اکرم صلی اللہ علیہ وسلم کے صحبت یافتہ ایسے لوگ تھے تو اتنے بڑے لوگ کو جواب دیا یہ تو کمال کی بات ہے کہ ہر چیز کا اس کو علم ہو. نبی صلی اللہ علیہ وسلم وہ ہمارے نبی ہیں جو آپ دس کا ڈھنگ سکھاتے اور دھیان ہی جائیے بولے سکھاتے تو اور کیوں کون سکھائے گا, وہ ہمارے سرداب کے برابر ہے. میرے دوست کمال ہے, اس لیے کا بھی ڈھنگ بنایا, سونے کا بھی ڈھنگ بنایا, اٹھنے کا بھی ڈھنگ بنایا, ملنے کا بھی ڈھنگ بنایا. بولو تو سلام کرو, معلوم تو ہو ہم لوگوں کو جب کسی اس بار سلام کرو, اس طرح سو اس طرح بیٹھو یہ کمال کی بات ہے. مان کر رکھوں جی رکھوں گے بات مان تو آج تم نے مرتی مرضی تو لکڑی سنام دوستوں بزرگوں اپنے دین کو پہچاننے کی ضرورت ہے, پہچانے کا اللہ کا شکر ادا کرے. نبی بھی کامل دین بھی کامل کتاب بھی کامل سب کمال سے ہم لوگ مرتب ہیں کمالات سے, اب اس کی قدر نہ کرے کہاں. اللہ تعالیٰ ہم سب لوگ اس کی طرف دیجیے, خود اللہ تعالیٰ اشارہ فرماتے ہیں وما ارسلنا الا رحمۃ للعالمین, ہم نے آپ کو اشارہ دین دیا کہ تمام عالم کے لیے رحمت ہے. ہم نے مردوں کو حقوق بیان کیا, عورتوں کو حقوق بیان کیا, کوئی کمی ہے؟ جیسے نماز کو بتلایا اللہ تعالیٰ نے, جیسے ہم نے کہا और क्या जो खुशी की चीजें हैं उसके आदाब भी बताए। किसी का लड़का पैदा हो तो ये दुआ पढ़ो, है कि नहीं? शादी हो तो ये दुआ पढ़ो, थोड़ा जो ये है कि खाना खाने के बाद ये दुआ को खाना खुद खाओ तो ये दुआ करो, खाना को दूसरा खिलाए कमा लेगी नहीं। जो हमारे रहमतुल्लाह अलैह कहीं भी अल्लाह ताला ने हमारी राह पर नहीं छोड़ा, नबी सल्लल्लाहु अलैहि वसल्लम के दिनों में डाला ताकि अपने दीन को बतलाने, मामूली मामूली चीजें जो है उसको बताए। ओमा सल्ला कहला रहमतुल्लाह मेरे दोस्त को लिखा हुआ है अंग्रेजों के यहाँ हाँ तो औरतों को वजू भी तरफ लिखा जाता है, कुछ पूरे ही करते थे और कुछ कोई, मगर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने आज के हाथ में फरमाया तुम्हारी माओ के पैरों तले जन्नत है। अभी दिन सबको बताया अगर किसी की तीन लड़कियां हैं या तीन बहनें भी हैं, उसने अगर परवरिश किया अच्छी जगह शादी कर दिया है कि जन्नत का वादा, किसी का याद सुना दे किसी की जोड़ी होता दो बजे ये सब क्या है सर रहमतुल्लाह है। जिन लोगों ने आज वो ही बदनाम कर रहे हैं बदमाश जी कहते इस्लाम में औरतों को हुकूक ही नहीं है, तुम्हारे आजाद तक हुकूक नहीं है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने हुकूक निस्मा भी बयान किया अल्लाह ताला ने देखो इतने लड़कियां हो ये परवरिश इतनी लड़कियां ये पर है कि नहीं हदीसों में मौजूद है। फरमाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने यतीमों का ये मकाम है कि नहीं, कितने बाप मर गया उसके साथ सब अयोध रख दो यतीम पर कितना सवाब है, ऐसी जुजियात को बताया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने। अल्लाह ने तो इतना फरमाया अकमल तुम दिए को, मगर अल्लाह ताला ही रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जबान मुबारक से दस्त मुबारक से दिल मुबारक से दीन के कमाल को इकट्ठा कर दिया, फर्क गाइड कर दिया। इस तरह पर इस चीज को हमको समझने की जरूरत है। अल्लाह ताला ने मर्दों के हुकूम बनाए, बल्कि मर्दों दर औरतों को हुकूम, यहां तो हुकूम तस्लीम ही नहीं थे, मगर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ऐसे हुकूम बयान किए हैं जो तस्वुर में नहीं आ सकता है। बारह मेरे में आया वक्त कमी है, अल्लाह ताला मुझे भी अपने दीन को समझने, इस दीन के कमाल को समझने और हुकूम जो बयान किया है हुकूम को डाको भी ही नहीं हुकूम बाकी होता है। आता है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम अली नबी में तशरीफ फरमाते हैं, एक आराबी देहादी आए हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम खसलने लगे, उस आराबी ने कहा या रसूल अल्लाह मस्जिद में बहुत जगह है हम बैठ जाएंगे। फरमाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने क्या एक मोमिन के आने से इतनी भी हरकत न पैदा हो। फरमाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ऐ काबा सुन तेरी अजमत अपनी जगह पर है लेकिन मोमिन की अजमत तुझसे ज्यादा हुआ है। ये सब हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने शराब दिया पहनवाया लेकिन काश हम लोग समझते आप जो आज जो वहां इतने खराफात हैं वो सब इसी बिना पर कि अपनी खुद कदर हमको नहीं है, हम मोमिन हैं हमारे पास दीन आया है जो खुलके अजीम वाला था वो इस मकान में अखलाक मैं मकान में अखलाक की तकमील या सोच रहे हम किस नबी के क्या है मानने वाले हैं। उसको वो फरमा रहा है ना तबाह करू बड़ा तहासू बड़ा तदा करू पूरे बात अल्लाह खाना आपस में हसन ना करो एक दूसरे से पीठ न फेरो एक दूसरे से हिजत न करो है कि कितनी बड़ी बात है पूर्व बादल लाए खाना अरे लोगों भाई भाई हो जाओ। ये सब तालीम है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की, ये आपके कमाल की अलामत है, नबी के कमाल किताब के कमाल और तमाम कमालात एक जगह जमा है, मजमू कमालात हमारा दीन है। अल्लाह हम सबको इसके कदर की तरफी दे और उसका अमल की भी तरफी दे। ये बात बहुत तवील है बहुत कमी है घंटों चाहिए मैदाना नहीं लेकिन ये अलहमदिल्ला ये हकाल मेरे जहन में जाते हैं हर जो क्या करता रहता हूँ चाहे मक्का हो चाहे मदीना हो चाहे कहीं हो मामू चाहे दारूम हो चाहे मतलब मैं करता रहता अल्लाह हम सब लोगों को इन बातों की कदर करो अपने दीन की आजमत हमारे दिलों में। एक लफ्ज ये है लिखा है फराश के एक अभी ने कोई दो सतर का कोई लफ्ज लिखा है जो कोई लिखा है वहां के लोगों ने कहा ये बड़े सदर बड़े बड़े दफा से बड़े भारी है। फरीक अहमद नेरानी ने लिखा है कि वो जो मुबारका को मबनी है मगर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जो हजरत वेदा में तकनीक किया है हजारों लाखों दफ्तरों को भारी है यह और सब कुल मिला। समझा था उन्होंने इस बार बात कही تو اچھا ہم کو اپنے دین کے پہلے سے پہچان ہونی چاہیے. اللہ تعالیٰ ہم سب لوگوں کو اپنے دین کی معرفت اس کی عظمت دلوں میں پیدا کریں تاکہ ہم اس پر عمل کر سکیں. عمل سے بہت دور ہو رہا ہے ہم لوگ, کیونکہ علم سے دور ہے, سوچا پاس بھی دور ہے. علم بھی ہونا چاہیے کہ ہمارا دین کیسا ہے. اللہ ہم سب لوگوں کی اس کی معرفت بھی عطا فرمائے اور اس پر عمل کی ضروری. بات دعوانا الحمد للہ. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا, من يهده الله فلا مضل له ومن يضلل فلا هادي له, ونشهد أن لا إله إلا الله وحده لا شريك له, ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وسلم تسليما كثيرا كثيرا. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء, واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا. فقال تعالى يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون. وقال تعالى يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما. وقال النبي صلى الله عليه وسلم النكاح من سنتي فمن لم يعمل بسنتي فليس مني, أو كما قال عليه الصلاة والسلام. وآخر دعوانا الحمد لله رب العالمين. آپ لوگ اجازت والے لے کے آئے ہیں, میں موجود ہوں. کیا نئے آدمی ہیں, پوچھا بھی نہیں, آئیے لوگ کے آئے ہیں, محبت کر کے آئے ہیں, نکالتے ہی نہیں. آپ عزیزہ ابو بکر ابن آصف یادو صاحب, آپ کو تحریر بھی تبد الرشید شہانی ہے. آپ کے امکان محمد حسین تبد الرشید صاحب کی ولایت سے میں نے باقی وقت کے عوض دیا ہے, جس کے گواہ ہیں محمد فلاحی محمد فاروق شہ اور محمد عثمان محمد یعقوب دیا ہو. کیا آپ نے اس کو قبول کیا ہے اس کا؟ جی میں نے قبول کیا. ٹھیک, ہم نے قبول کر لیا. دن تب دن سے شیخانی ہمارے بھاپ نے قبول کر لیا. آپ عزیز محمد علی محمد عمران قطانی کو کہتے ہیں مسکان باروں کی محمد فاروق نے جناب محمد فاروق کی محمد صدیق صاحب کی ولایت آپ کے مسکان نے دیا, جس کی محض محض باقی نہ تھے. اور گو ہے میرا محمد عالم محمد تروت محمد عرفان کی محمد اقبال کے آپ نے ہندوستان کا اپنے نکان قبول کیا. آپ حافظ کو رہے کہ ایک عظیم کو دلہن اور محمد مدد کے پہلا ہوگی آپ کے نکاح میں اپنے آپ کو دیا جن کے ولی ہیں انہیں صلاح الدین احمد تلیو صاحب اور میں 7500 روپئے نام اور اس کے گواہ ہیں میں خود اس کا گواہ ہوں اور دوسرے گواہ ہیں محی الدین محمد ابراہیم صاحب کہ آپ نے تمام الفت کو اپنے نکاح میں 7500 روپئے کی دوست قبول کیا آپ عزیزہ مفتی مدرسے ملی کی محمد فاروق کو لڑکی رحیمہ بانگی محمد عدیم اپنے والد صاحب محمد عدیم کی محمد اسماعیل صاحب کی بلائے سے اپنے آپ کو آپ کے مقامی ضرورت ہے 5000 جس کے گواہ عقیل احمد کی محمد یعقوب شیخ سنیا شیخ شفیق صاحب کہ آپ نے ہما باقی کو اپنے نکاح میں قبول کیا ہے علی صاحب اور عبدال صفر انہیں یوسف علی صاحب آپ کو لڑکی شریف بن محمد فاروق نے جناب محمد فاروق عبد القادر صاحب کی ولایت سے اپنے آپ کو آپ کے نکاح میں 5000 رہنے کے عوض جناب محمد علی بن یوسف علی احمد علی بن یوسف علی دونوں صحابہ کی شہادت سے اپنے آپ کو آپ کے نکاح میں دیا کہ آپ نے قبول کیا اللهم صل على سيدنا النبي وعلى آله وأصحابه وأتباعه وسلم تسليما كثيرا كثيرا. الحمد لله الذي نكاح به الله تعالى اسمه قبول فرمائے باہم زوجین میں محبت اور تعلق پیدا فرمائے اور ان دونوں کو ایک دوسرے کے لیے معین دنیوی معاملات میں بھی دین معاملات میں بھی معین ثابت فرمائے دونوں میں اچھی مو دونوں قبیلوں میں بھی دونوں خاندانوں میں بھی خوب ہی محبت اور تعلق ہو اور ایک دوسرے کے حقوق کو ایک دوسرے کے حقوق کو پہچاننے کی اور اس کے مطابق عمل کرنے کی توفیق فراہم کریں. اللہ تعالیٰ دونوں کو جمع کرے آپ کے ساتھ صحت کے ساتھ. اللہ تعالیٰ ہر کسی بھی خیر اور بھلائی عطا فرمائے دونوں کے حقوق کو ادا کرنے کی توفیق فراہم فرمائے. نبی اکرم صلی اللہ علیہ وسلم کے نکاح سنت ہے اس بنا پر اس سنت کو سنت سمجھ کر کے اس کے حقوق کو ادا کرنے کی کوشش کرنا چاہیے اور ہر طرح سے ایک دوسرے کی رعایت کرنی چاہیے. اللہ تعالی ہم سب کو جتنے لوگ ہیں اپنے بچوں کو اس کو سمجھانے کی بھی کوشش کرنا چاہیے ہے کہ یہ حقوق ہیں ایک دوسرے کے. جب ماں باپ ان چیزوں کو سمجھائیں گے انشاءاللہ وہ چیز ان کے دین میں واقع ہوگی اور اس کے نتائج خیر ظاہر ہوں گے. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین محمد سید نبی کریم صلی اللہ علیہ وسلم.